जिन्दगीमा खुसी दिने कुरा किनिदिन्छु, भेट हुँदा सिन्दुर पोते चुरा किनिदिन्छु, भोलि पर्सी मन फाटे छप्काएर जानु दुवैतिर धार भएको छुरा किनिदिन्छु। मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति कार्यक्रम मुक्तक यात्रा प्रत्येक शनिबार राति 9:15 कार्यक्रम मुक्तक यात्रा। मन भाँचिएर आधा भएको छ, रङ्गीन जीवन साधा भएको छ। मन भाँचिएर आधा भएको छ, रङ्गीन जीवन साधा भएको छ। कसरी जोडौँ यो रङ र जीवनलाई, कसरी जोडौँ यो रङ र जीवनलाई, आफ्नै माया आज बाधा भएको छ। समादरणीय मुक्तक मन हार्दिक स्वागत छ। पोखरा 12 माटे पानी बस्ने माया कुँवरको यो मुक्तक सँगै आजको कार्यक्रमको दैलो उघारेको छु। म कृष्ण उपस्थित भइसकेको छु। आजको यस बसाइमा मैले धेरैभन्दा धेरै मुक्तकहरू पोखराबाट र पोखरा बाहिरबाट प्रकाशन भएका केही पुस्तकहरूमा छापिएका मुक्तकहरू वाचन गर्नेछु। आजको यस बसाइमा तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला 93.4 मेगाहर्ज प्रत्यक्ष सुन्दै हुनुहुन्छ भने हामीलाई संसारभरि जहाँ तहीँ सुनिरहनु भएको छ www.radioannapurna.com.np लगन गरेर हामीलाई जहाँ तहीँ सुनेर बस्ने सबैलाई हार्दिक स्वागत गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आज मसँग धेरैभन्दा धेरै पुस्तक छन् जो पोखराबाट र बाहिरबाट प्रकाशन भएका मुक्तक सम्बन्धी पुस्तकहरूलाई मैले आज यहाँ सङ्घालेर लिएर आएको छु। ती पुस्तकहरूमा समावेश भएका धेरै मुक्तकहरू मैले सकेसम्म वाचन गर्ने कोसिसमा जुट्नेछु। आज म एक्लै उपस्थित भइसकेको छु, मैले पहिलेबाट नै भनिरहेको छु। मैले यो 2049 सालमा प्रकाशन भएको रगतका छिर्का नामक मुक्तक सङ्ग्रह कवि तथा मुक्तकार ज्यालादारी भीम राणा भाट ज्यालादारीको मुक्तक सङ्ग्रह रगतका छिर्का, यो पुस्तक जुन मैले अघि नै पनि भने यो 2049 जेठ महिनामा प्रकाशन भएको र बजारमा आएको हो, यो कृतिभित्र धेरै मुक्तकहरू समावेश गरिएका छन्। त्यसैले ती मुक्तकहरूमध्येबाट एउटा मुक्तक मैले यहाँ पस्किन चाहन्छु। श्रापको भारी पापको चिनारी, असर्फीको आरी बैतरनी पारी, सिल्कने साडी नाकमा बुलाकी, बादलभन्दा पारी कल्पनाको भकारी। यो मुक्तक छोटो शैलीमा लेखिएको छ, तर चार पङ्क्ति रुवाई शैलीलाई यहाँनिर अङ्गालिएको छ र यो सङ्ग्रहभित्र केही मुक्तकहरू यो रुवाईभन्दा बाहिर गएर र केही मुक्तकहरू चाहिँ रुवाईमै समावेश गरिएका छन् र केही चाहिँ धेरै पङ्क्तिमा 6-7 पङ्क्तिसम्मका मुक्तकहरू पनि यहाँ समावेश गरिएका छन् र पछिल्लो क्रममा भीम राणा भाट ज्यालादारीको अर्को पनि मुक्तक सङ्ग्रह निस्किसकेको छ, जो चार पङ्क्तिलाई नै केन्द्रबिन्दु बनाएर लेखिएको मुक्तक सङ्ग्रह पनि उहाँको बजारमा आइसकेको छ। तपाईँ 93.4 मेगाहर्जमा कार्यक्रम मुक्तक यात्रा सुन्दै हुनुहुन्छ। हामी धेरै वर्षदेखि तपाईँसँग यात्रा गरिरहेका छौँ यही मुक्तक यात्रा नामक यो कार्यक्रमबाट। नेपाली साहित्यको यो चोटिलो विधा मुक्तकको उन्नयन र विकासका लागि हामी तपाईँसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। पोखराको हकमा मुक्तकलाई एकदमै मान्ने गरिन्छ र बाहिर पनि यसको अहिले नेपाल अधिराज्यभरि नै र अन्तर्राष्ट्रिय स्तरमा पनि जहाँ जहाँ नेपाली दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, त्यहाँ पनि मुक्तकले एउटा छुट्टै स्थान जमाउन सफल भएको छ र पछिल्लो क्रममा मुक्तकका धेरै पुस्तकहरू पनि प्रकाशन भइसकेका छन्। यस्तै क्रममा मसँग स्याङ्जाबाट प्रकाशन भएको एउटा पुस्तक सङ्ग्रह छ, लेखनाथ काफ्लेको यो मुक्तक सङ्ग्रह। लेखनाथ काफ्ले 2015 सालमा वालिङ नगरपालिका साथ स्याङ्जामा जन्मिनु भएको हो। उहाँको मुक्तक सङ्ग्रह यो मट्याङ्राबाट मैले एउटा मुक्तक पढ्न चाहन्छु। सबैसँग गहिरो नाता गाँस्न मलाई रहर छ, सबैसँग गहिरो नाता गाँस्न मलाई रहर छ, दुई दिनको जिन्दगानीमा हाँस्न मलाई रहर छ, यो इच्छा पुर्याइदेऊ न सुन्ने भए भगवान्ले, पूर्णिमाको चन्द्रसरी बाँच्न मलाई रहर छ। भगवान्सँग जिन्दगीलाई सुखमय बनाइदिनका लागि र जिन्दगीलाई चन्द्र सूर्य जस्तै गरेर सिङ्गार दिनका लागि एउटा अमर अमरत्व प्रदान गर्नका लागि आग्रह गर्दै हुनुहुन्थ्यो लेखनाथ काफ्लेको यो मुक्तक मैले पढेँ। तपाईँ 93.4 मेगाहर्जमा कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ। मुक्तको उन्नयन र विकासका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति 2065 साल भाद्रबाटदेखि तपाईँ निरन्तर रूपमा सुन्दै आउनुभएको छ। यो लामो यात्रासम्म आइपुग्दाखेरि पोखरामा धेरै स्रष्टाहरू जन्मिसक्नु भएको छ मुक्तक लेख्नका लागि, र उहाँहरूको धेरै कीर्ति पनि बजारमा आइसकेको छ, र त्यो कीर्ति ती पुस्तकहरू का बिचमा रहेर आज मैले मुक्तक यात्रालाई अगाडि बढाइरहेको छु। पोखरामा मुक्तकलाई क्रियाशील बनाउनका लागि, मुक्तक सम्बन्धी संस्था गठनका लागि र मुक्तकमा एउटा माहौल जमाउनका लागि नेतृत्वदायी भूमिका खेल्ने एकजना साथी गोविन्द गिरीको मुक्तक सङ्ग्रह 2063 सालमा प्रकाशन भएको यो जनआन्दोलन नामक मुक्तक सङ्ग्रह मसँग छ यति बेला। साथी गोविन्दसँगको धेरै बसाइहरूमा हामीले मुक्तकका बारेमा र नेपाली समग्र नेपाली साहित्यका बारेमा धेरै कुरा गऱ्यौँ। पहिला यो कार्यक्रमको सुरुवातीकालीन अवस्थामा साथी गोविन्द र म सँगै थियौँ भने अहिले गोविन्द प्रवासमा छन्। प्रवासमा रहेर पनि नेपाली साहित्यको यो मुक्तकको विकासका लागि, साहित्यको विकासका लागि गोविन्दले एकदमै राम्रो भूमिका निर्वाह गर्दै आएका छन्, र एकजना प्रिय मित्र भएको हैसियतले मैले यहाँ तिमीको शब्द प्रयोग गरिरहेको छु। साथी गोविन्दको जनआन्दोलन मुक्तक सङ्ग्रहबाट मैले आज दुईवटा मुक्तक पढ्दैछु। पहिलो मुक्तक, यो सङ्ग्रहभित्र जनआन्दोलन 2062-63 का बेलामा लेखिएका र त्यो आन्दोलनमा के कस्ता घटनाहरू घटे र कसरी आन्दोलन भयो त्यसमा रहेर साथी गोविन्दले खण्ड कमा ती मुक्तकहरू अथवा त्यो आन्दोलनका क्रममा लेखिएका मुक्तकहरूलाई समावेश गरेका छन्। मैले त्यो बेलाको मुक्तक यो पुस्तकबाट मैले यसरी पढ्छु। जान्न नभन यस्तो बेला, जानुपर्छ छोरा साथी सङ्गी बटुलेर लानुपर्छ छोरा, जान्न नभन यस्तो बेला, जानुपर्छ छोरा साथी सङ्गी बटुलेर लानुपर्छ छोरा, साँच्चै आफ्नो पौरखले देश भन्छ भने हाँसी हाँसी गोली पनि खानुपर्छ छोरा। एउटा आमा बाउले छोरालाई आन्दोलनमा जानका लागि प्रेरणा दिइरहनु भएको छ, उस्काइरहनु भएको छ। हो, देश बन्छ भने आखिर हाम्रै पाखुरीले हाम्रै पौरखले देश बन्छ भने गोली पनि खान सक्नुपर्छ भनेर छोरालाई सम्झाउँदै हुनुहुन्थ्यो आमा बाउले। यस्तो खालको मुक्तक मैले राखेँ। अब यहाँनिर मैले अर्को मुक्तक राख्छु जो यति बेलाको क्रममा बडो समसामयिक जस्तै लाग्छ, र मुक्तक पढिसकेपछि मैले थप व्याख्या गर्नेछु। आज भोलि यहाँ दिनदिनै रुनुपर्छ, डोली चढ्दा चढ्दै सिउँदो धुनुपर्छ, आज भोलि यहाँ दिनदिनै रुनुपर्छ, डोली चढ्दा चढ्दै सिउँदो धुनुपर्छ, बो साथी केही वर्ष परदेशमै बस, बो साथी केही वर्ष परदेशमै बस, आयो भने प्रत्येक दिन मलामी हुनुपर्छ। हुन त गोविन्द पनि अहिले जापानमै छन्, प्रवासमै छन्, तर प्रवासमा रहेका साथीहरूलाई भो अब नेपालमा नआऊ है, केही वर्ष अझै प्रवासमै बस, यहाँ आयो भने दिनका दिन मलामी हुनुपर्छ, दिनका दिन पीडाका आँसु झार्नुपर्छ, यस्तो बोलिरहेको थियो मुक्तकले। तर यसमा चाहिँ चरम व्यङ्ग्य हो, ती प्रवासमा बस्नेहरूलाई व्यङ्ग्य हो, नेपालमा यस्तो भइरहेको छ, यस्तो घटना नहोस् र नेपाली दाजुभाइहरूले शान्तिसँग बाँच्न पाउन् भनेर गोविन्दले प्रवासमा रहेका साथीभाइहरूलाई नआउनका लागि भन्दै व्यङ्ग्य प्रहार गरेका थिए। साँच्चैकै नेपालमा प्रवेशै नगर्नका लागि चाहिँ पक्कै होइन र यो घुमाउरो पाराले कडा रूपमा व्यङ्ग्य प्रहार गरेका थिए। एकदमै सुन्दर सुन्दर मुक्तक मैले यति बेलाको क्रममा पढिरहेको छु। म यति बेला यो मुक्तकको क्रमलाई यहीँ थाँती राखेर गीततर्फ अगाडि बढ्छु। माया गर्नेको चोखो माया पनि देखियो, रामकृष्ण ढकाल गाउँदै हुनुहुन्छ। कालीप्रसाद रिचालको शब्द रचना हो र यो नारायण गोपालको सङ्गीतमा। नारायण गोपालले यो गीत रेकर्ड गर्ने भन्दा भन्दै उहाँको स्वर्गारोहण भयो। यद्यपि यो गीत प्रत्यक्ष लाइभ कन्सर्टमा उहाँले गाउनु भएको छ र मैले त्यो चाहिँ नराखिकन यो रामकृष्ण ढकालले पछि उहाँकै सङ्गीतमा नारायण गोपालकै सङ्गीतमा गाएको यो माया गर्नेको यो गीत राख्दैछु। यो गीत सुनिसकेपछि तपाईँलाई पनि लाग्दो होला नारायण गोपालले त्यो लाइभ कन्सर्टमा नगाई रेकर्डिङ गरेको भए कस्तो राम्रो हुन्थ्यो होला भनेर तपाईँलाई पनि लाग्न सक्छ। तर त्यो गीत रेकर्डिङ हुन सकेन र लाइभ कन्सर्ट भइसकेपछि केही समयपछि उहाँ बिरामी हुनुभयो र यो गीत रेकर्डिङ गर्ने भन्दा भन्दै उहाँको देहान्त भयो। पछि रामकृष्ण ढकालले गाउनुभएको कालीप्रसाद रिजालको यो उत्कृष्ट शब्द रचना हो मैले यति बेला यो गीत राख्छु। कसम खाने ले हासी हासी हासी हासी कसम तोडेको पानी देखियो सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यो हेर्छन् भन्थ्यो तिम्रो भगवानले तिम्रो भगवानले हेरे हो पानी देखियो माया गर्ने को माया गर्ने को चोखो माया पानी देखियो बाचा गर्ने को बाचा बन्धन पानी देखियो देखियो देखियो देखियो देखियो देखियो जिन्दगीमा खुसी दिने कुरा किनि दिन्छु भेट हुँदा सिन्दूर पोते चुरा किनि दिन्छु भोलि पर्सि मन फाटे छप्काएर जानु दुवैतिर धार भएको छुरा किनिदिन्छु मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति कार्यक्रम मुक्तक यात्रा प्रत्येक शनिबार राति 9:15 कार्यक्रम मुक्तक यात्रा भन्नुहोस् फूलले दुखाएका खबर फैसला गर्नु छ भन्नुहोस् फूलले दुखाएका खबर फैसला गर्नु छ काँडा बीच मुस्कुराउनु बाध्यता वा रहर फैसला गर्नु छ सधैँ सधैँ असिनाको चुटाई अनि भमराको आक्रमण सधैँ सधैँ असिनाको चुटाई अनि भमराको आक्रमण आखिर किन हुन्छ फूलमै अक्सर फैसला गर्नु छ स्वागत अभिवादन तपाईँ 93.4 मेगाहर्जमा कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ म कृष्ण तपाईँसँगै यात्रामा छु प्रतीक्षा पोखरेल सस्मितको यो मुक्तक मैले सुनाखरी सन्देश भाग 11 यो मुक्तक साभार बोलेको हुँ पोखरामा धेरै स्रष्टाहरू जन्मिरहनु भएको छ र त्यही जन्मिने क्रममा स्रष्टा प्रतीक्षा पोखरेल पनि समावेश हुन आउनुभएको छ उहाँले नेपाली मुक्तकको क्षेत्रमा नेपाली गजलको क्षेत्रमा हात हाल्नु भएको छ र उहाँका सुन्दर गजल र मुक्तकहरू हामीले पढ्न पाएका छौँ सुन्न पाएका छौँ र आउँदा दिनमा पनि उहाँको उज्जवल साहित्यिक भविष्यको कामना गर्दै उहाँका सुन्दर सुन्दर यस्तै यस्तै मुक्तकहरूका लागि हामी अपेक्षारत रहिरहनेछौँ हामी यसरी नै अगाडि बढिरहेका छौँ नेपाली साहित्यको यो छुट्टिलो विधा मुक्तकको उन्नयन र विकासका लागि रेडियो अन्नपूर्णको यो प्रस्तुति हो पोखराको हकमा 2034-35 सालबाट नै टिकटमा मुक्तक सुन्ने परम्परा जुन पोखराले बसाल्न सफल भयो आज त्यसको पनि चर्चा कायमै छ र मलाई लाग्छ आउँदा दिनमा अझै चर्चा बढ्दै जानेछ र यस्तै गरी अग्रज साहित्यकारहरू जो पोखरालाई मुक्तक को राजधानी मुक्तकको उर्वर भूमि बनाउनका लागि क्रियाशील रहनुभयो उहाँहरूलाई पनि सलाम सलाम व्यक्त गर्दछु र अहिले धेरै श्रष्टाहरू मुक्तकमा जन्मिनु भएको छ र धेरै पुस्तकहरू प्रकाशन भइरहेका छन्। अहिले राजधानीले पनि तोसिएको गरिरहेको छ। यसै क्रममा मैले 2079-70 सालको एउटा घटना मैले यहाँनिर सुनाउन चाहन्छु। 2079-70 सालमा काठमाडौँमा पनि काठमाडौँको प्रज्ञा प्रतिष्ठानको भवनमा मुक्तक वाचन कार्यक्रम राखिएको थियो। त्यसमा प्रमुख अतिथि हुनुहुन्थ्यो राष्ट्रकवि माधव प्रसाद घिमिरे र पोखराबाट पनि म लगायत केही साथीहरू गएका थियौँ। त्यसमा राष्ट्रकविले कार्यक्रम समापन हुनुभन्दा अगाडि केही कुरा राख्नुभयो र उहाँले केही कुरा राख्दाखेरि मलाई एकदमै चासो लाग्यो र मैले पनि कान ठाडा बनाएर सुनिरहेको थिएँ। त्यति बेला उहाँले भन्नुभयो कि पोखराले आजभन्दा धेरै वर्ष पहिला नै गर्दै आएको यो मुक्तकको कार्यक्रमलाई राजधानीले सिको गरेको छ। मलाई अत्यन्त खुसी लागेको छ। हो, राजधानीले मात्रै होइन, अब सबै सहरहरूले पोखराको सिको गर्नुपर्छ भन्नुभयो। त्यो सुनिसकेपछि म पोखराबाट गएको हैसियतले मलाई एकदमै मन प्रफुल्ल भएर आयो र पोखरेली हुनुमा पनि एउटा गर्व लागेर आयो। तपाईँ पोखरामा हुनुहुन्छ, जन्मले हुनुहुन्छ वा कर्मले पोखरामा हुनुहुन्छ, तपाईँलाई पक्कै लाग्दो होला पोखरा सुन्दर मात्र नभएर साहित्य कला र सङ्गीतको उर्वर भूमि पनि हो भनेर। तपाईँ 93.4 MHz कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ। आज मसँग सुनाखरी सन्देशका केही अङ्कहरू मसँग छन्। यसै क्रममा मैले अघि 11 अङ्कबाट मुक्तक पढेँ भने अहिले मसँग यो 12 अङ्क छ। 12 अङ्कमा पोखराका विकास भुषाल हाल चाहिँ प्रवासमा हुनुहुन्छ, कोरियामा हुनुहुन्छ। उहाँको पनि मुक्तक मैले यति बेला पढ्न चाहेँ। सिमानामा छिमेकीको गन्ध मेरो देश, विकासको गति हेर्दा मन्द मेरो देश। सिमानामा छिमेकीको गन्ध मेरो देश, विकासको गति हेर्दा मन्द मेरो देश। भित्रभित्रै बाँसोहरूले चिथोरेर खाइसकी अझै पनि कति गर्छौ बन्द मेरो देश। देशलाई यति धेरै माया गर्ने साथीहरू प्रवासमा हुनुहुन्छ र यस्ता सिर्जनाहरू सृजित भइरहन्छन्। यस्ता सिर्जनाहरू लेखिरहँदाखेरि मलाई पनि कहिलेकाहीँ प्रवासमा जाउँ जाउँ जस्तो लाग्छ, किनकि प्रवासमा रह्यो भने यस्ता सुन्दर सुन्दर सिर्जनाहरू म कल्पनै गर्न सक्दिनँ कि यस्ता सुन्दर सुन्दर रचनाहरू प्रवासमा बसेर लेख्न सकिन्छ भनेर। धेरै धेरै धन्यवाद छ विकासजी यो सुन्दर सुन्दर मुक्तकका लागि। पक्कै पनि हो, अब देशलाई बन्द सधैँ बन्दको मारमा होइन, अब देशलाई आर्थिक क्रान्तिका रूपमा अगाडि बढाउनुपर्छ भनेर हामीले पनि माग गरिरहेका छौँ। देशवासीहरूले घाँस बाँस र कपास ढुक्क भएर पाउनुपर्छ अनि स्वास्थ्य शिक्षा लगायतका कुराहरू क्रमिक रूपमा जोड्दै जाने कुराहरू हुन् पहिलो प्राथमिकता। अझै पनि हामीले कर्णालीमा भोकमरीका घटनाहरू सुनिरहन्छौँ, रेडियो टिभीमा सुन्छौँ, हेर्छौँ, पत्र पत्रिकामा पढ्छौँ। यस्ता घटनाहरूले पनि हामीलाई कहिलेकाहीँ मन दुखेर आउँछ। यस्ता घटनाहरू न्यूनीकरण गर्नका लागि अब हामीले हाम्रै क्षेत्रबाट केही गर्नुपर्छ, आजै गर्नुपर्छ, सुरुवात आफैबाट गर्नुपर्छ। प्रवासमा रहेर पनि यो सुन्दर सुन्दर मुक्तका लागि धेरै धेरै धन्यवाद छ विकास भुषाललाई। तपाईँ 93.4 MHz कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ। आज मैले कालीप्रसाद रिजालका सबै रचनाहरूलाई नै प्राथमिकतामा राखेर 3 गीत लिएर आएको छु। मैले एउटा गीत अघि बजाइसकेँ र अर्को बनै खायो डढेलोले, मनै खायो त्यही मरीको पापी मायाले। शैलेश सिंह गाउँदै हुनुहुन्छ कालीप्रसाद रिजालको उत्कृष्ट शब्द रचना, यो पनि नारायण गोपालको सङ्गीतमा। योगीसँगै म एकैछिनमा आइहाल्छु। आधा राति बिउँझिएरा पनि छैन मन बुझाउने के पुगारेर खोला सुक्यो खडेरीले यो जान सुक्यो बैगुनीको आशय आशा मनै खायो डढेलोले मनै खायो तिमुरीको पापी मायाले एक्लै फुल छ वन एक्लै झरी जान्छ ओइलाएर वनको बनैमा हाँसे पनि बोले पनि के गर्नु र कर्म मनको पीरा मनको मनैमा माछे मर्यो दुवालीले मुरीको करके आँखाले बनै खायो डढेलोले मनै खायो ते मुरीको पापी मायाले हाँसाई मै लस्कियो कि बरे आँखा मेरो त्यो मायाको चन्द्र बदन परेली मै अल्झियो कि कठै मुटु मेरो कति राम्रो बोली बच्चा सिनाले जो बन लाग्यो बैमानीको झिल्के मायाले बनै खायो डढेलोले मनै खायो ते मुरीको पापी मायाले ते मुरीको पापी मायाले ते जिन्दगीमा खुसी दिने कुरा किनिदिन्छु भेट हुँदा सिन्दुर पोते चुरा किनिदिन्छु भोलि पर्सी मन फाटे छप्काएर जानु दुवैतिर धार भएको छुरा किनिदिन्छु मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति कार्यक्रम मुक्तक यात्रा प्रत्येक शनिबार राति 9:15 कार्यक्रम मुक्तक यात्रा आफन्तहरूको लासको संख्या गन्दैछु म यो देशको लोकतन्त्र आएकै छैन भन्दैछु म आफन्तहरूको लासको संख्या गन्दैछु म यो देशको लोकतन्त्र आएकै छैन भन्दैछु म नेपाल बन्द चक्काजामको मारमा मुङ्ग्रीमा नेपाल बन्द चक्काजामको मार मुङ्ग्रीमा सीमा हराएको देशको नागरिक भन्दैछु म मुक्तक शिविर नामक पुस्तकबाट मैले अल्पविरामको यो मुक्तक वाचन गरेँ मुक्तक शिविर अल्पविरामको यो मुक्तक सङ्ग्रह हो उहाँको योभन्दा अगाडि टुकीको उज्यालो नामक मुक्तक सङ्ग्रह पनि बजारमा आइसकेको छ यो मुक्तक सङ्ग्रह प्रकाशन गरेपछि हाल उहाँ पनि प्रवासमा हुनुहुन्छ उहाँ चाहिँ घुमफिरको लागि अस्ट्रेलिया जानुभएको छ केही समय उतै बिताउनका लागि उहाँको यो मुक्तक शिविर नामक मुक्तक सङ्ग्रहमा सङ्ग्रहित यो मुक्तक वाचन गरेँ मैले, पक्कै पनि हो। अब नेपाललाई सधैँ बन्दको मारमा पार्नु हुँदैन भनेर आवाज उठाउने स्रष्टाहरूमध्ये उहाँ पनि एक हुनुहुन्छ र उहाँले पनि सुन्दर सुन्दर तरिकाले आफ्नो मुक्तक पुस्तकमा अटाउनु भएको छ। उहाँका आउँदा दिनमा यस्तै यस्तै सिर्जनाहरू हामीले पनि पढ्न पाइयोस्, सुन्न पाइयोस् भन्ने अपेक्षा गरिरहन्छु। काली गण्डकीको निलो पानी जस्तो भर्खर सुरु भएको चिन्जानी जस्तो, काली गण्डकीको निलो पानी जस्तो भर्खर सुरु भएको चिन्जानी जस्तो, एक नजरमै कसरी दिलमा बस्यौ, एक नजरमै कसरी दिलमा बस्यौ, सम्झँदा लाग्छ अनौठो कहानी जस्तो। रेशमा कार्की पोखरा नौ कास्की पोखरा उपमहानगरपालिका वार्ड नम्बर 9 पोखरा बस पार्कमा उहाँ बस्नुहुन्छ। उहाँको सुन्दर सुन्दर मुक्तक बडो सुन्दर तरिकाले प्रेमलाई, यो प्रेमरूपी शब्दहरूलाई यसरी मुक्तकमा हटाउनु भएको छ। मैले थप चर्चा गर्नै चाहिँ किनकि सम्झँदा आफैलाई कहाली लाग्ने तरिकाले यो प्रेमलाई अनुभूत गर्नुभएको छ। प्रेमलाई, प्रेमका अनुभूतिहरूलाई यहाँनिर त्यो वास्तविक होस् या काल्पनिक होस् त्यो प्रेमलाई मुक्तकमा हटाउनु भएको छ। सुन्दर सुन्दर मुक्तका लागि धेरै धेरै धन्यवाद। आमोद गौतम पोखरा एक बगरका साथीको मुक्तक यहाँनिर फेरि मैले राख्न चाहन्छु। यो मुक्तक पनि बडो बेजोड तरिकाले लेख्नु भएको छ। आँखा खोल्दा गिजायो भन्छौ, चिम्लँदा निदायो भन्छौ, आँखा खोल्दा गिजायो भन्छौ, चिम्लँदा निदायो भन्छौ, होइन के गरौँ त अब, होइन के गरौँ त अब, काखमा पनि बिजायो भन्छौ। मान्छेलाई जस्तो गरे पनि हुँदैन, जति सुख पायो भने पनि अझै ऊ सुखमा मै रमाउन चाहन्छ। सुख पाइरहँदाखेरि पनि दुःख पाए जस्तो अनुभूति गर्छ मान्छे, आखिर किन हो? मान्छेलाई आखिर काखमा पनि बिजाउन लाग्यो आजभोलि, आखिर किन हो त? यस्तै यस्तै परिघटनालाई उहाँले मुक्तकमा उतार्नु भएको थियो। मान्छे कहिले पनि सन्तुष्ट हुन सक्दैन, किन? सन्तोषम परम सुखम भन्ने उक्तिलाई मान्छेले किन लागू गर्न सक्दैन? त्यो चाहे जुन कुनै क्षेत्रमा होस्, तर मान्छे त्यो उक्तिबाट टाढा भागेको जस्तो लाग्छ। आचेल मान्छेहरूलाई काखमा पनि बिजाउन थाले जस्तो लाग्छ। आमोद गौतम यस्तै यस्तै लेख्दै हुनुहुन्थ्यो। धेरै धेरै धन्यवाद छ आमोजी। यो मैले सुनाखरी सन्देश नामक साहित्यिक पत्रिका भाग 9 साभार बोलेको थिएँ। तपाईँ 93.4 मेगाहर्समा कार्यक्रम मुक्तक यात्रा सुनिरहनु भएको छ। 10 लागेको छ यति बेलाको क्रममा। अब चाहिँ म आजका लागि भने बिदा माग्नुपर्ने बेला भइसकेको छ, बिदा माग्छु। धन्यवाद छ प्राविधिक मित्रद्वयलाई, तपाईँ र हाम्रो सम्बन्धलाई सेतो बनाउने प्रयासमा जुट्नु भएकोमा, र धन्यवाद तपाईँलाई पनि सुनेर साथ दिनुभएकोमा। आउँदा दिनमा तपाईँका यस्तै यस्तै मुक्तकहरू पढ्न पाइयोस् र मुक्तको उन्नयन र विकासका लागि तपाईँसँग हातेमाल गर्नका लागि रेडियो अन्नपूर्ण आतुर छ। यति भन्दै म कृष्ण बिदा हुन्छु। बिदा हुनुभन्दा अगाडि नारायण गोपालको आवाजमा, उहाँकै सङ्गीतमा कालीप्रसाद रिजालको आँखा छोपी नरौ भनी भन्नु परेको छ। यो कालजय आवाज छोड्दै म कृष्ण बिदा हुन्छु। शुभरात्रि। मुटु माथि ढुङ्गा राखी हँस्नु पर्या छ, आँखा छोपी नरो भनी भन्नु पर्या छ, मुटु माथि ढुङ्गा राखी हँस्नु पर्या छ। उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन, बाचा छिटै आउँछु भने गर्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ छाती भरी गाउँ बेसी पखेरीको छाया आँखा भरी मेला पात माया लुको माया छाती भरी गाउँ बेसी पखेरीको छाया आँखा भरी मेला पात माया लुको माया आफैलाई छाडी कतै जानु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँसु झरिरह्यो भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँसु झरिरह्यो कुल्चिएर आफैलाई हिँड्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ आँखा छोपी नरो भने भन्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ हाँस्नु पर्या छ।